नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर। आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई तपाईँकै घर परिवारसम्म पुर्याउनको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म, र यो समयमा रहेर विशुद्ध रूपमा तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउँछौँ। र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332, यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दिदी म काठमाडौँबाट सरोज लामा। काठमाडौँबाट सरोज लामा, हजुर। के छ सरोजजीको हाल खबर? ठिकै छ भन्नु पर्यो दिदी, धेरै समय पछाडि आउनु भयो है। दिदी हेर्नु न, कहिले समयको लागि कति बिजी हुन्छ, कहिले कहाँ पुगिन्छ, कहिले कहाँ पुगिन्छ, कहिले कहिले के हो के हो। त्यही त, ठिकै छ, अब केही छैन, आफ्नो काम पनि गर्नु पर्यो, कामले गर्दा यताउता जानु आउनु पनि पर्यो होइन। अनि खाजा खानु भयो कि खानु भएको छैन? ल ठिक छ, अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ? सम्झना भन्नुपर्दा फर्स्ट अफ अल राधा कुमारले सम्झिरहेको छ, धेरै सम्झिरहेको छु, दिदी आत्मादेखि लिएर, अनि हजुरलाई धन्यवाद। यहाँ साथीहरू भन्नुपर्छ, कमला तामाङ, सजना श्रेष्ठ, रूपा तामाङ, मुना तामाङ, सलिना गुरुङ, सङ्गीता किसिम, सीता तामाङ, मिरु तामाङ, सन्जु लामा, सबै साथीहरू हराउनु भएको छ, कहाँ हराउनु भयो भन्छु है उहाँहरूलाई। अनि मेरो साथी हुनुहुन्छ घमन राणा, मैले त्यस्तो सम्झिराखेको छु, सबै कसले सम्झिँदै गर्नु होला भन्दै बिदा हुन्छु दिदी। हुन्छ, नमस्कार। सरोज हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट आउनु भएको थियो, र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोस्, 0556563332, यो बाटो तपाईँको लागि खुल्लै छ। मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको लागि आज मैले लिएर आएको छु, र यो समयमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो, नमस्ते दिदी। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते हजुर। हेलो हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट। हेलो हजुर, नमस्ते दिदी। हजुर नमस्कार, यहाँको शुभ नाम? रूपचन्द तामाङ। रूपचन्द तामाङ, के भयो रूपचन्दजी, कता हराउनु भएको छ? आवाज बिजुतमा हराइरहेको छ त। अलिकति नेटवर्कले गर्दाखेरि हो कि है? हजुर। अनि ओहो, रूपचन्दजीसँग राम्रोसँग कुराकानी हुन सकेन, सायद अलिकति नेटवर्कमा समस्या भएर पनि हुनसक्छ। तपाईँ आउन चाहनुहुन्छ यो समयमा, यति बेला हामीलाई सुनिराख्नु भएको छ, अनि आफ्नो साथीहरूलाई कुनै सन्देशहरू दिन मन लागेको छ अथवा सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्, 0556563332, यो बाटो चाहिँ तपाईँको लागि खुल्ला छँदैछ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट मिना लामा। अलि सानो आवाज आइरहेछ मिनाजी। अनि के गर्नुहुन्छ अरे हाम्रो मिनाजीले? यत्तिकै बसी बसाउँछ। अनि खाजा खानु भयो त? मेरो पनि भएको छैन। अनि आज अर्पण समर्पणमा आउनु भएको छ, तपाईँको सम्झना सन्देश चाहिँ कसको लागि छ? धन्यवाद। हजुर हुन्छ, अहिले पनि छुट्टो है मिनाजी। नमस्कार, मिना आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोस्। 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। यति बेला भने एउटा साङ्गीतिक आवाजलाई तपाईँको माझमा अगाडि जोड्छु। आफूलाई मन परेको मान्छे पाउनलाई भाग्य मेरो पर्दो रहेछ। आफूलाई मन परेको मान्छे पाउनलाई तिम्रो लायक छैन सायद मनै राम्रो छैन सायद तिम्रो लायक छैन सायद मनै राम्रो छैन सायद त्यसैले त कहिले चाहिएन मेरो जीवनमा आउनलाई। भाग्य मैले खुँ पर्दो रहेछ आफूलाई मन परेको मान्छे पाउनलाई। तिमी मेरो बन्छौ भने त जे जे भन्छौ तिही मान्छु तिमी मेरो बन्छौ भने त दुनियाँलाई भुल्न सक्छु तिमी सँगै फुल्न सक्छु दुनियाँलाई भुल्न सक्छु तिमी सँगै फुल्न सक्छु जीवनभरि तिमीले माया गर्छु भन्छौ भने त भाग्य मैले खुँ पर्दो रहेछ। आफूलाई मन परेको मान्छे पाउनलाई रेडियो अर्पण 104 थुप किसिमको व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छौँ। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर यो समयमा रहेर विशेष गरी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउनको लागि उपस्थित भएका छौँ। र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0055 63 332 बाटो हामीले खुल्ला गरिराखेका छौँ। र हरेक दिन आउँछ अर्पण समर्पणको यो श्रृङ्खला लिएर आज पनि तपाईँहरूको माझमा जुटिराखेका छौँ। विशेष गरी सम्झना सन्देशहरूलाई साट्नको लागि उपस्थित भएका छौँ। तपाईँ आफ्नो घर परिवारबाट अलिकति टाढा हुनुहुन्छ, आफ्नो साथीसङ्गीबाट अलिकति टाढा हुनुहुन्छ, कुनै सन्देशहरू सुन्नु परेको छ, सम्झनाहरू साट्न मन लागेको छ आफ्नो आफन्तहरूसम्म भनेदेखि चाहिँ फोन गर्नुहोला। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट कुमार लामा। कोराकबाट कुमार लामा, हजुर। के छ कुमारजी हालखबर? ठिकै छ दिदी, गर्मी बढ्या छ त्यही हो। दिनहरू के कसरी बिताउनु भएको छ त? अब घरमै बस्यो दिदी, अब घाम चर्किरहेछ होइन? हजुर ल ठिक छ, अब के गर्ने, गर्मी छ एकदम, पानी टन्न पिउनुहोस्, राम्रोसँग बस्नुहोस्, रेडियो अर्पणलाई माया गर्नुहोस् है। हजुर, अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, मसँगै हुनु मेरो आमा अनि बहिनी शर्मिला शान्ति अनि भत्काको लागि, र मलाई चिन्ने भन्दा नचिन्नेहरूलाई सुनाउन चाहन्छु। हुन्छ कुमारजी, अहिले भने छुटौँ, नमस्कार। नमस्ते, कुमार आउनु भएको थियो यति बेला, र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्दै गर्नुहोला, 0556563332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ। सुमधुर साङ्गीतिक आवाजलाई पनि तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। पक्कै पनि मन परिराखेको छ होला हामीले बजाउने ती गीत सङ्गीतहरू, र हामीलाई यति बेला सुनिराख्नु भएको छ होला यो विश्वास पनि लिएका छौँ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आउने तर्खरमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते दिदी, सन्चै? एकदम सन्चै छु। कहाँबाट को बोल्दै हुनुहुन्छ रे? तनहुबाट? सबिना। ए सबिना, अनि के छ हाल खबर सबिनाको? मेरो पनि एकदम ठिकठाक छ। अनि खाजा खानु भयो त? मेरो पनि भएको छैन, अब एकैछिन पछाडि भइहाल्छ नि। अनि सबिना को कसलाई सम्झिनुहुन्छ आज? हुन्छ सबिना, अहिले भने छुटौँ, आउँदै गर्नुहोस् है। नमस्कार, सबिना हुनुहुन्थ्यो यति बेला, र अर्पण समर्पणको यो श्रृङ्खलामा यति बेला तपाईँको लागि एउटा समुद्र साङ्गीतिक आवाजलाई अगाडि जोड्छौँ, त्यस पछाडि फेरि आउँछौँ। मोटु बोले सताउँछ यो भागी रुदै दिन कटाउँछ तिम्रै माया भएर त नि भएर त हुने यो भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ र तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म तपाईँको साथी सङ्गीसम्म हामीले पुर्याइराखेका छौँ। आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नुहोस्। 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो, हजुर नमस्कार। नमस्कार, के छ सुनिताजीको हाल खबर? ठिक छ, मेरो पनि ठिक छ। के गरेर बस्नु भएको छ? मात्रै हो? मात्रै। हेलो, ठिक छ। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? हजुरलाई धन्यवाद। हुन्छ सुनिता, अहिले भने सुटौँ। नमस्कार। सुनिता हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा छौँ। हामी लगभग कार्यक्रमको अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ। अन्तिममा एकजना साथीसँग चाहिँ कुराकानी गर्न सक्छौँ कि जस्तो लागिराखेको छ। आउन चाहनुहुन्छ भनेदेखि फटाफट फोन गरिहाल्नुहोस्। 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला आइसक्नु भएको छ कोही साथी, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो, नमस्ते दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? कुराकदेखि रूपचन्द तामाङ। अनि अघि रूपचन्दीसँग बोल्दा बोल्दै फोन काटियो है? हजुर। को कसलाई सम्झिन चाहनुहुन्छ आज? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद। अनि कन्ट्रोलको दादाको लागि, अनि मेरो घर परिवार लागि, अनि मेरो साथीहरू अशोक, प्रजर, कुमार, प्रवीण, अनि मेरो दाई भाउजूको लागि, अनि तिलक तामाङ, अनि रूपचन्द भन्ने चिने नचिने सम्पूर्ण लागि दिदी। हुन्छ, अहिले भने छुटौँ है। नमस्ते। नमस्कार, रूपचन्द हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलाको अन्तमा छौँ। र आज भने अब कार्यक्रमबाट बिदा हुनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद। फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँलाई अन्तमा पुनः एकपटक धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।